सानो लयती तिम्रै यादमा तडपेको छु कति भेट्नै भयो सपनीमा आइरहन्छ मेरा दुई आँखामा विपनीमा मेरी सानो तिमी कहाँ छ बाथुन्दी सपनीमा आइरहन्छे मेरा दुई आँखामा विपनीमा मेरी सानो तिमी कहाँ छे त्यो तिम्रो काखै